भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन। कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। एकल कविता वाचन आज हामी प्राविधिक साथी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे आइसकेका छौं। हरेक शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म प्रस्तुत हुने कार्यक्रम एकल कविता वाचनमा हामी एक कविका साथ आउँछौं र उहाँका कविता सुन्दै कुराकानी गर्छौं। आजको एकल कविता वाचन अरू दिनको भन्दा अलि फरक छ। आजका हाम्रा कविका कारणले एकल कविता वाचन फरक छ, यसर्थमा कि हामी जहाँबाट कविताको चेतना पाउँछौँ। मैले कति कविहरूलाई यहाँ बोलाइसक्दाखेरि चाहिँ कतिले घरमा पाठ भएको पारायणको आवाजबाट, कतिले घरमा बा आमाले रामायण महाभारत सुनेको भएर मलाई चाहिँ नि पद्य चेतना आयो भन्ने गरेका कति कविहरू कवित्रीहरू भेट्ने गरेको छु। आज त्यस्तै हामीहरूभन्दा अग्रज उमेरका 82 वर्षीय कवि हुनुहुन्छ हामीसँग। 82 वर्षीय वृद्ध सखा भनेर मैले आजभन्दा 10-12 वर्ष अगाडिको कुनै बुलबुल श्रृङ्खलामा प्रस्तुत गरेको थिएँ। आज 82 वर्षीय वृद्ध कवि सखा लिएर म आइपुगेको छु। उहाँको नाम सुखदेव शर्मा लामिछाने, तुलसीपुर दाङ उहाँको जन्मस्थल र अहिले काठमाडौँ 3 कुनेमा बस्नुभएको छ। मैले सुखदेव शर्मा लामिछानेलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ। स्वागत छ सर तपाईँलाई। धन्यवाद सर। 82 वर्ष भइसक्नु भएछ है, उमेरकै धेरै कुरा गर्यो भने मन पर्दैन होला। नै पर्छ सर, ठिक छ। उमेरको कुरा गर्दा त्यति उच्च गाह्रो केही छैन। एकल कविता वाचन भन्ने कार्यक्रम छ भन्ने पहिल्यै थाहा थियो? यहाँको कार्यक्रम जुन हाम्रो यो उज्यालो, हजुर उज्यालो एफएममा सुनिरहेको थिएँ। सुन्दाखेरि मैले त्यसमा प्रत्येक हजुरको शनिबार म अमेरिका बस्थेँ, अमेरिकामा जम्मै हजुरको यो मात्रै यो यसको भन्दा अर्को कार्यक्रम मैले सुन्न। ए, अनि कति भयो त अमेरिकाबाट फर्किनु भएको? अहिले सर जेठमा फर्किया। जेठमा को हुनुहुन्छ उता चाहिँ? मेरो दुईवटा छोरी छ सर, ज्वाइँहरू अनि नाति नातिनाहरू, अनि एउटा नातिनी अहिले डक्टर पढ्दैछ, अहिले यहीँ आएको छ सर, घरमै आएको छ। हाम्रो पुस्ताका त 40-50 वर्ष भएपछि बुढो भइसक्छौँ होला होइन? अनि अब अलिकति अहिले त अलिकति उमेर बढी हुँदै गएपछि कान नसुन्ने, आँखा नदेख्ने समस्या हुन्छ। हजुर त यहाँ एक्लै आउनुभएको छ, मैले बोलेको पनि प्रष्टै सुन्नुभएको छ, कसरी यस्तो तन्दुरुस्त हुनुभयो? है सर, अब यो एउटा के भनौँ, अब मैले जो चाहिँ चुरोट पिउने, रक्सी पिउने, अनि त्यसपछि अरू यस्तो चिजहरू मैले लिँदैन, अनि एउटा खालि के छ भने मोटोको अलिकति प्रब्लम छ, औषधि खाइरहेको छु, र मैले नलिने चिज खाँदै खाँदिनँ, हेर्दै हेर्दिनँ, अथवा त्यसैको हो या अब म पहिले सल मेरो खास जन्मस्थल छ सल्यान, या त्यहाँको पानीले हो सर, अहिलेसम्म मलाई कुनै त्यस किसिमको। सल्यानबाट कति उमेरको हुँदाखेरि दाङतिर जानु? म सर उमेरभन्दा पनि हाम्रो के थियो भने दाङ सल्यान भन्ने थियो सर। पहिले हामीले तिम्रो घर कहाँ हो भनेर कसैले सोध्यो भने दाङ सल्यान भन्थ्यौँ, किनभने हामी 6 महिना दाङमा बस्ने, 6 महिना सल्यानमा बस्ने, अनि पछि गर्दा गर्दा हजुरको दाङतिर अलिकति विकास हुँदै गयो, मान्छेहरू तलतिर झर्ने झर्ने लागे, अनि मैले पनि अनि सल्यान चाहिँ यसो अंशभन्दा गर्दा दाजुलाई सबै सल्यान दिएर म चाहिँ दाङतिर झरेँ। 82 वर्षको भनेपछि त तपाईँ भुइँचालो गएको एक वर्ष, भुइँचालो गएको त तपाईँलाई सम्झना छैन होला? 90 साल भन्नु सुने आउँछ, त्यसपछि मलाई सम्झना छैन। त्यहाँ त्यस्तै अरूले बताएको चाहिँ सुन्नु? हजुर, 72 सालको त देख्नुभयो भुइँचालो कि अमेरिका हुनुहुन्थ्यो? 72 सालको देखेँ सर, भोगेँ मैले। कहाँ हुनुहुन्थ्यो? म यहीँ थिएँ सर, दाङमा थिएँ, यहाँ जो जाने 12 गते गयो नि सर, हजुर 12 गतेकोमा दाङ थिएँ, अनि 29 गतेमा यहीँ काठमाडौँ भन्थ्यो सर। ए, त्यो चाहिँ यहाँ देख्नुभयो काठमाडौँ? देखेँ, सुने, सब लेखेँ, मैले एउटा लेखेको पनि छु सर भैजालोको सम्बन्धमा, यस्तो के भने लेख जस्तो। ल, सुरुमा कविता सुन्दै अनि कुरा गर्छौँ तपाईँसँग, पहिला कुन सुनाउनुहुन्छ? हवस्, म पञ्चायन देवताको स्तुति नै अनुष्ठुप छन्दमा छ यो, अनि म त्यो आफैले लेख्नु भएको, आफैले लेखेको छ, 5 श्लोक मात्रै छ, धेरै पनि छैन। हजुर, म सोच त्यति लामो गरेँ त म जान्दिनँ सर, मैले साधारण जस्तो अब हामीहरूले जो पुरानो चाहिँ तिनी किताबहरू पढ्थ्यौँ नि, हाम्रो चाहिँ नीतिशास्त्रहरू त्यसै किसिमले मात्रै पढ्ने हो मैले, म सुरु गर्छु सर। हुन्छ, हजुर। श्री सिद्धिका स्वामी गौरी पुत्र गजानन, ज्ञान ऐश्वर्यका दाता विघ्नेश्वर नमो नमः, शङ्ख चक्र गदा पद्म वनमाला सुशोभित, निरञ्जन निराकार लक्ष्मीपत्ये नमो नमः, त्रिलोचन जटाधारी कैलाश वासी शङ्कर, हर हर महादेव गौरीपत्ये नमो नमः, अन्धकार अरि भानु श्री छाया पति भास्कर शनिश्चर पिता देव रविराज नमो नम अष्टभुजा जगत धात्री महामाया चिता चिती सीमारूढ महादेवी जगदम्बे नमो नम। यो चाहिँ तपाईँले अनुष्टुप छन्दमा लेख्नु अनुष्टुप छन्दमा लेखेको छ यो सुनाउनु भयो, अर्को कुन सुनाउनुहुन्छ त? अब मैले त धेरै जसो चाहिँ अनुष्टुप छन्दमा नै अलिकति मन पर्छ क्या, अलिक त्यति गाह्रो पनि छैन छन्द पनि हुन्छ, सबैभन्दा अनुष्टुप छन्द गाह्रो भन्छन् साहित्यकारहरूले, तर चाहिँ लेख्नमा त्यति अलिक धेरै विचार गर्नुपर्ने जस्तो हुँदैन त्यसैले, अनि अनुष्ठान धेरै जसो मैले अनुष्ठान नै लेख्छु। अब अब कुन सुनाउने हामीलाई कविता? पुस्तक नै बोकेर आउनुभएको छ कवि सुखदेव शर्मा लामिछाने, तुलसीपुर दाङ उहाँको घर, अहिले काठमाडौँ तिनकुनेमा रहँदै आउनुभएको छ। 82 वर्षीय उमेर उहाँको र पनि एकदम तन्नेरी देखिनुहुन्छ र उहाँदेखि एक्लै आउनुभएको छ आज कविताको कार्यक्रमको लागि। त्यसो त पहिला हिजो एउटा किताब बुझाउन भनेर आउनुभएको थियो, भेटघाट भयो, त्यसपछि मैले ल कविता नै पाठ गर्ने गरी आउनुहोला भनेर आज बोलाएपछि आज उहाँ तिनकुनेदेखि उज्यालोको यो स्टुडियो जावलाखेलसम्म आइपुग्नु भएको छ र हामीसँग कविता पढ्दै तपाईँलाई प्रस्तुत गर्दै हुनुहुन्छ। विभिन्न उमेर समूहका कविहरू ल्याउने क्रममा आजका कवि 82 वर्षीय सुखदेव शर्मा लामिछाने हुनुहुन्छ र उहाँ छन्दमा कविता लेख्नुहुन्छ, गैर छन्दमा पनि लेख्नुहुन्छ, उहाँका कविता हामी सुन्दैछौँ। मैले भर्खरै यही दसैँ तिहारकै विषयमा हजुरको के भन्छ साजुली विकृत छन्दमा लेख्ने प्रयास गरेका छु, भनौँ गरेका छु, म त्यही सुनाउँछु सर। सुनाउनुहोस्। वर्षा छैन न तात्छ, ताप रविको आकाश नै स्वच्छ छ, त्यस्तै स्वच्छ धारा छ यो बखतमा, फोहोर नै केही छ, जौ गङ्गा लहराउ छिन् गगनमा ग्लो बिम्ब ताराहरू, जौ गङ्गा लहराउ छिन् गगनमा जौ बिम्ब ताराहरू, देखिन्छन् नभमा झलामलाहा देखिन्न केहीहरू, देखिन्छन् सुरधै पहेली पुरनै खेतका गरा धानका बाता बाला सुन्दर षोडशी युवतीका झुम्का शरी कानका, पिहानै पनि देखिने जुनसरी आकाश झल्केसरी, चढ्दो बैसकी यौवना युवतीको लावण्य झल्केसरी, गुर्धौली सयपत्री मखमली फुली झम्के झप्केर जहाँ तहाँ हावा बक्स लिएर स्वच्छ मधुरो बास्ना दिएर यहाँ, त्यस्तै स्वच्छ लिएर निर निरमा सम्पूर्ण खोलाहरू, त्यस्तै स्वच्छ लिएर निर निरमा सम्पूर्ण खोलाहरू, बग्ने छाल महारमेर मिनका खेल्छन् ती भुराहरू। अब त्यहाँ भुरा मिलेन सर, मैले बच्चाहरू बनाउँछु भन्दा भुरा भुरा भन्दै के फरक पर्ला। साना पर्वत श्रृङ्खलाहरू सफा पर्दा बुगारेसरी, देखिन्छन् हिमशृङ्खलाहरू सफा टर्केर चाँदीसरी, सारा स्वच्छ बनेर नै प्रकृतिको नौरो नयाँ रङ्ग छ, यस्तो मञ्च प्रवाह देखि जनमा उत्साह उमङ्ग छ, पन्छायौँ अहिलै महान रसिलो हाम्रो बडा त्यो दसैँ, त्यस्तै आइरहेछ सामु सबका भाइ टिका यो लहै, सत्यमा यमुना र दाई यमले भातृत्व रचना राख्नाकन, मानेको शुभचार शास्त्र नीतिमा आलेख त्यसैकन, पालन गर्नु छ त्यही रमेर सबले शस्त्रादिको पालना, शास्त्रादिको पालना गर्दै केही नपाली विघ्न त्रुटि नै त्यसकै परिकल्पना, पहिले स्नान गरेर वस्त्र पहिरी देहारी शुद्धै गरी ईर्षा द्वेष नराखी शुद्ध मनले सामा तयारी गरी, निष्ठावान भएर आसन कसी अन्जोली जोडिकन, पहिले दीप कुमार गौरी सुतको आराधनामा मन, पहिले गौरसुत भनेर गणेशको चाहिँ ब्राकेटमा राखिदिएको छु, छन्द नमिल्ने भावनाले गणेश भनेर हजुर प्रस्ट्याउनु खोजिएको छु, मैले यहाँ ब्राकेटमा राखेको छु यसलाई, लाजेरी बसी सात भाइ बहिनी अनि दाजु पनि ब्राकेटमा राखिदिएको छु सर, लाजेरी बसी सात भाइ बहिनी एकाग्र चित्तै गरी मन्त्रोच्चारण त्यो गरेर विधिले पूजा अर्चना नै गरी, आपसमा सद्भावले लिकनै टिका र सयपत्रीको माला रूपी जुहार घाँटी बिचमा पहिरेर मखमलीको ल्याएको परिकार साथ मसला मिष्टान्न सारादी भैयाबाट प्रदत्त त्यो खुसी हुँदै सौजन्यता नै लिए, निष्ठा साथ जुटाई हात दुईटै निउराई आफ्नो शिर झुक्दै आशिष दि यथास्थितिमा बस्दै भएर स्थिर आफ्नो पर्व मनाई स्वच्छ दिलले त्यही स्नेह सद्भावले एकै साथ बसेर इच्छित कुरो खाएर सम्पूर्णले तत्पश्चात रमेर स्वच्छ मनले यो चाडमा मस्त भई खेल्दै देउसिर भैले गाउँ घरमा आनन्दले मस्त भई भातृ स्नेह बढाई भाइ बहिनी हाँसेर यो देशमा आफ्नो संस्कृतिको बचाउ गर्दै सम्पूर्ण नेपालमा मानव चाड यसै गरी सजियौं वर्षौंभरि हामीले राखौं स्नेह सदा यसै गरिकनै बहिना तथा भाइले भन्दै गर्छु म कामना सकलमा सम्पूर्ण नेपालमा दीर्घायु होस् गणतन्त्र हामीहरूको फस्टायो देशमा गणतन्त्रलाई पनि जोड्नु भएको जोड दिन्छ तलवार ल्याएर एउटा शब्द राखिदिउँ भने राजनीति घरैँसी कुरा सबै जोड्नु भएको रहेछ जोड्ने छ शार्दुल विकृत छन्द भएन म एउटा सर एउटा अब अमेरिकामा घटेको घटना सानो घटना चित्रण गरिरहेको छु तपाईँ जाँदाखेरि म गएको बेलामा सर आफैले देख्नुभयो म परेको सर मै परेको त्यो घटनामा आफै परेको त्यो एउटा मेरो नातिनीले गाडी चढाएको थियो अनि त्यो गाडीमा हामी बजारमा सामान किन्न गएको थियौँ त्यो सामान किन्न गएर फर्किने बेलामा ठोकियो गाडी ठोकिएपछि हामी बच्यौँ बच्यौँ अनि त्यसैको एउटा चित्रण सानो सम्झनाको रूपमा सानो देखाएको छु अनुष्ठुप छन्दमा घरको पाखशालामा सामानहरू सकियो अभाव पूर्तिका लागि मण्डी जाने कुरा भयो ल्याउँछु मगही भन्दै पौत्री झट्ट अघि सरिन् यान झिकेर बाहिर जाने तयारी नै गरिन् जाने मन भए घुम्न बुबा मुमा गए भयो उषा आई यसो भन्दा जानेमा मन कल्पियो उषा भनेको छोरी हजुर मेरो कल्पियो सुशीला र गई लक्ष्मी सुशीला भने मेरो बुढी हजुर सुशीला र एउटी लक्ष्मी भन्ने साथी थिइन् सुशीला र गई लक्ष्मी अगाडि सिटमा बसे बायाँ दायाँतर्फ अगाडिको सिटमा म गई बसेँ हाँकिन यान ईसाजीले ईसा भने नातिनीहरू हाँकिन यान ईसाजीले बिस्तारै मार्गमा गुड्यो यन्त्र चालित सो यान निर्धारित स्थानमा पुग्यो मार्गमा हिउँसे ताम्मे यत्र तत्र जहाँ पनि हुँदै सजग बाटामा बिस्तारै हाँक्दै अनि गन्तव्यमा पुगी सारा अभाव जे जति थियो किनेर नै सबै राख्यौँ सामान जति नै थियो फर्क्यौँ घरमा जान पुनः बसेर यानमा यान चिप्लेर ठोकियो मार्गकै बिच पिचमा ढुनमुनिएर लड्यौँ हामी यानभित्र सबैजना घटना भन्ने छँदै थिएन कल्पना दैवले हात थापेर कसैलाई कतै अनि चोटपटक लागेन कसैको अङ्गमा पनि थाहा दिएर घट्दैन घटना कहिले पनि यो अचानक घट्ने हो भन्थे बुढाबुढी अनि बुढाबुढीको कुरा सम्झेछन् मैले त्यहाँ त्यसै गरी नसोचेको आज यो घटना घट्यो सूचीकृत नगरी घट्ने कुरा सत्य रहेछ यो बचायो घटनाबाट यो श्रेय प्रभुकै नहो बचायो घटनाबाट यो श्रेय प्रभुकै नहो गर्दछौ कर जोडेर सभक्ति भाव अर्पण दयावान तिमी नै हौ जगा जगता धार हे प्रभु बचायो घटनाबाट यो श्रेय प्रभुकै नहो गर्दछौ कर जोडेर सभक्ति भाव अर्पण यो काया पनि तिम्रै हो तिमीमा नै समर्पण साथै देव तिमीले नै यात्राको परिवेशमा तिम्रै साथ रमाएर घुम्दैछौ हामी तिम्रै आधारमा घुम्दैछौ हामी परदेशमा यात्रा सफल पारेर पीडा नदी के देशमा फर्काएर जगन्नाथ निर्विघ्न रूप देशमा फर्काउ है जगन्नाथ निर्विघ्न रूप देशमा सदा दिन सदा काल साथमा नै रहे प्रभु कोटि कोटि नमस्कार नमस्कार छ हे प्रभु भन्दै पुनः घरै फर्क्यौँ मुटु ढुक ढुक पार्दै सुन्नेलाई भयो कस्तो हाँक्नेलाई हाँक्नेलाई भयो कस्तो सोची नसक्नु छ ल है मजासँग उ गर्नुभएको रहेछ लेख्नुभएको रहेछ त्यो घटना चित्रण गर्नुभएको रहेछ त्यो त्यो पुस्तक पनि तपाईँको हेर्न मन लाग्यो मलाई हिजो पनि दिनुभएको थियो होइन हिजो दिनुभएको छ मैले अहिले स्टुडियोभित्र चाहिँ लिएर आइन हिजो अर्को दिनुभएको मैले दिएको त एउटा लघु काव्य यो त्यो लघु काव्य यो चाहिँ कविता सङ्ग्रह पनि छ यो त कविता बसी बिहान कविता सङ्ग्रह हजुर जम्मा गरी कतिवटा किताब निस्के त तपाईँ मैले हजुरको अहिलेसम्म 13 निकालेको छ कि अब 14 निक्लेछ 13 भइसक्यो हजुर सबै कविताका हुन् कविता होइन सर के छन् अब हिँड देखाएर सर म अनुरोध देशको माया कविता सङ्ग्रह अनि आमाको माया कविता सङ्ग्रह प्रायश्चित एकाङ्की नाटक शिव भारिया शैलजा खण्डकाव्य खण्डकाव्य त्यो पनि कविता सङ्ग्रह भावनाका लहरहरू कविता सङ्ग्रह गौरी पुत्र गजानन खण्डकाव्य त्यो पनि अधुरु प्रेम सामाजिक उपन्यास उपन्यास अधुरु प्रेम उपन्यास लेख्नु भएको छ कति पानाको छ यो उपन्यास मैले यहाँ दुईटा उपन्यास छोडेको छु सर यो र यहाँ छोडेको छु है अब हजुरको हातमा पऱ्यो परेन मैले के भने त्यो भने हुन सक्छ भने नयाँ किताब ल्याएर म यहाँ आउँछु सर एउटा किताब दिनलाई के किनभने यो त हाम्रो स्टुडियो हामी चाहिँ जब मन लाग्छ हामी सुन्छौँ नि त्यसो भए मैले दुईवटा उपन्यासै दिएको छु सर यहाँ यहाँ उसलाई उज्यालो होला मलाई दिनुभयो होला खोज्नुपर्छ समूहमा छैन अरू कसैले पनि दिनुभएको होला मेरो त्यहाँ कोठामा होला म खोज्छु अनि मायाको चिनो सामाजिक उपन्यास अर्को समयको परिवर्तन एकाङ्की अन्तरात्माबाट सिर्जित शब्द छराहरूको सङ्गालो बसी बिहान कविता सङ्ग्रह यो भयो होइन तपाईँको हातमा लेख्नु भएको रहेछ प्रकाशनमुख कृतिहरूमा उखान सङ्ग्रह तथा दिव्य उपदेशहरू भइसक्यो जीवनी जीवनी निक्ल्या छैन रूपा महाकाव्य रूपा महाकाव्यको ठाउँमा मैले महाकाव्य सकिनँ सर अनि खण्डकाव्य गर्नुभयो महाकाव्य लेखेको थिएँ एउटा उसलाई दिएको सर कापी नै बेवत्ता भइदियो अनि त्यो अब सबै त आउँदैन त्यसरी कुन बेला के आयो कुन बेला के आयो कति कुन लहर चल्यो लेख्या चिजहरूको एउटा चाहिँ विद्वानलाई दिएको थिएँ हेर्नु भनेर उनले कापी नै बेवत्ता बनाइदिए अनि सम्झेर कोरेर तिनी भएका केही सम्हालेर लघुकाव्यमा ल्याएछ त्यसलाई त्यो हजुरलाई टक्रिया छु एउटा तपाईँको कविता मलाई वाचन गरौँ गर्नु लाग्यो गरौँ अनुमति दिनुहुन्छ स्वागत बाबुराममा लेख्नु भएको रहेछ फ्याट पल्टाउँदाखेरि प्रचण्डले गरे थुप्रै प्रयास शान्तिका कति सोझिएको छ आधार शिलासम्म अलिकति सोझिएको छ आधार शिलासम्म अलिकति अशान्तिले सताएर छेद विच्छेद भइकन रोएकै छ अझै हेर नेपालीहरूको मन भावी बनेर नै आयो बाबुराम त्यसको निर्मूल पार जे जे छ सारा अशान्ति देशको अशान्ति उनी प्रधानमन्त्री हुँदाखेरि लेख्नु हजुर हजुर हजुर ऊ आइसी प्रधानमन्त्री भइसके हजुरको चिन्जान पनि छ त्यसै लेखिदिनु केही लहर उठ्यो भने केही विषय पाएँ भने त्यसमा कोटकार पारिहाल्छु अभिभारा छ आएको तिमी माथि ठुलो अब जनाधिकार जनताले पाउनुपर्छ त्यो सब कर्तव्य पनि तिम्रै हो कर्मरेखा सजाउने नयाँ नेपालको नौलो इतिहास बनाउने बाबुरामले यो कविता पढ्नुभयो होला बाबुराम भट्टराईले पढेर पाएन होला हजुर पुस्तक चाहिँ एउटा पाएको भए हुन्थ्यो उहाँले दिन्छु हजुर मैले त्यो मैले उहाँको ठेगानी थाहा छैन कहाँ बस्नुहुन्छ के गर्नुहुन्छ थाहै छैन तपाईँले कति वर्षको उमेरदेखि लेख्न थाल्नु मैले सर यसो चाहिँ करिब करिब हजुरको 14 तिरतिरबाट अलिअलि कोटकार पानी स्कुलमा यसो पढ्ने पनि कहिलेकाहीँ गर्थेँ अनि अलिकति गीतको गीती लयमा पनि बनाउँथेँ सर मैले अनि त्यसपछि आएर हजुरको म 17 ग्राम सेवकको तालिम दिन रामपुर चितवनमा आएँ हजुर 1 तालिम थियो अनि त्यहाँ मैले साहित्यको चाहिँ साहित्य सम्बन्धी ऊ नै पाएछु प्रमाणपत्र नै पाएछु रामपुरमा त्यो चाहिँ रुरल इन्स्टिच्युट भन्थ्यो सर पहिले त्यसलाई मैले त्यो साहित्यको प्रमाणपत्र नै पाएछु तर प्रमाणपत्र हराउन मैले सबै लेख्दिनँ पाएको भन्ने अनि त्यति बेला राणा शासन हुँदाखेरि तपाईँले पढ्ने स्कुल कहाँ थियो राणा शासन हुँदा त सर ऊ थियो भाषा पाठशाला थियो तपाईँ भन्नुहोस् न अब 7 राणा शासन सकियो तपाईँ जन्मिनुभयो 92 सालमा हजुर भनेपछि 15 तपाईँ हुँदासम्म त तपाईँ त्यति बेलासम्म राणा शासन नै थियो हजुर अनि तपाईँले पढ्नुभयो त्यति बेला कहाँ कुन ठाउँमा म 2 पाठशाला थिएँ भाषा पाठशाला भन्ने थियो पहिले जिल्लामा 2 पण्डित हुन्थे अनि 3 पण्डितले पढाउँथे सर त्यति बेला के कौमुदकी पढाउने लघु कौमुदी अमरकोष अनि चण्डी दुर्गा कवच यस्तै त्यस्तो पढ्दै आउनुभयो पढ्दै अनि अक्षरहरू पनि चिन्न पाउनुभयो अक्षर हजुर पहिले त अक्षर त हजुरको खरि उसमा चाहिँ पार्टीमा पार्टी बोकेर जान्थ्यौँ केही सम्झिँदै हुनुहुन्छ? मैले त्यो त्यतिखेर जो कसै चिज दिन गइगएँ भन्ने चाहिँ मैले सर मलाई माफ पाउँ त्यो कविता ल्याउने बिर्सेँ, अर्को कागजमा लेखाएको थिएँ मैले कसै चिज गइगएँ भनेर देखाएको छु मैले एउटा कविता, अहिले यहाँ रहेछ भने सरलाई सुनाउँछु। बेलाको दिन त्यतिखेर लेखाएँ, त्यतिखेरको सम्झेर लेखाएँ सर। हजुर हजुर हजुर, त्यसरी पढ्दै आउनुभयो अनि लेख्न थाल्नु भयो, किताब निकालौँ जस्तो चाहिँ कहिलेदेखि लाग्यो? मैले किताब निकाल्दा सर कति सालदेखि हो सर म अहिले भन्न सक्दिनँ, त्यहीँ त्यहीँ होला कति लेखेँ। यसमा निकै अगाडिदेखि लेख्नुभएको रहेछ, पुरस्कार नै तपाईँले श्रीकृष्ण मजगैयाँ साहित्य सर्जक पुरस्कार 2058 सालमै पाउनुभएको रहेछ, 61मा श्री भरतमणि तथा शारदा साहित्य पुरस्कार, अनि 67मा दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा दोसला उडाई सम्मान भनेर लेखेको रहेछ। दाङमा पनि ठाउँ ठाउँमा गएर कविता सुनाउनुहुन्थ्यो? म त सर साहित्य प्रतिष्ठानको सदस्य छु, उपाध्यक्ष भएको हुँ, संस्कृत तुल्सीपुरको उपाध्यक्ष थिएँ, अध्यक्षमा धुमधाम गरेका थिएँ, अनि मलाई त्यो चाहिँ अलिकति काठमाडौँ बस्ने मन पर्या हुनाले म अध्यक्षमा भइनँ सर, अहिले पनि आज पनि सदस्य छु तिनवटा संस्थाको, दाङ साहित्य प्रतिष्ठान अनि लेखक सङ्घ घोराई अनि अर्को हजुरको एउटा दाङ, अर्को के छ हजुरको यो लेखक सङ्घ नै हो त्यो पनि। यो रक्सी सम्बन्धी कविता रहेछ, मैले पढ्नलाई भनेर चिनाउनु, यति वाचन गर्न न तपाईँको आवाजमै सुन्न मन लाग्यो। मैले सर यो चाहिँ वाचन गर्नलाई भनेर कोरेर चाहिँ रातो चिन्ह लगाउनु सुनाउनुहोस् त अनुष्ठ छन्दमा छ यो पनि। हजुर, खान हुँदैन यो भन्ने अभिप्राय लिइकन औल्याए औल्या हुने यहाँ चेष्टा गरेको पनि होइन, हो आफ्नै वशमा पार्नु उचित वस्तुलाई हो, वस्तुकै बसमा पर्नु यो त अनुचितै नहो, रोगको घर हो रक्सी नसा होसै हराउने, रोगको घर हो रक्सी नसा होसै हराउने, हो अनि मान सम्मान माथि दाग लगाउने, श्वास प्रश्वास दुर्गन्धित भई जेहै गनाउने, पारी बेहोस चैतन्य मरे तुल्य गनाउने, पहिले धन नै नाश गरी फाल्छ इज्जत पनि, सत्यानाश शरीरैको पार्दछ रोग यो भने, विषालु हो नसिलो छ मान्छे जानेर यो किन, पिउँछन् यसरी आज बाजा लागेर यो किन, यता रक्सी उता रक्सी रक्सी रक्सी छ देशमा, राष्ट्र नै खतरामा छ रक्सीले नै जहाँ तहाँ, विष अमृत सम्झेर पिउँदा जान्छ जीवन, मान्छेको शत्रु हो रक्सी हुँदैन गर्न सेवन, पिउनै हुन्न हामीले यस्तो चिज मिलिकन, बहिष्कार गरौँ रक्सी बनाऊ दीर्घ जीवन, छोडेर सबले आज यस्तो खराब अम्बल, सागपात दही दुध बनाऊ खाएर सम्बल। तपाईँको कविताको तारिफ गरेर कोही भेट्न नै आउनु भएको छ? नै सर अब तारिफ गरेर भेट्नु त छैन, अब मेरो एक दिन सर मेरो साहित्यकार छन् गएर बोलाउँछन् यहाँ पनि सर, म एउटा यहाँ कलङ्कीमा एउटा संस्था छ सर साहित्य संस्था, अनि मेरो साथी हुनुहुन्छ त्यहाँ एकजना श्रीधर पौडेल, उहाँ अध्यक्ष हुनुहुन्छ त्यो संस्थाको, म आजीवन सदस्य छु, यो संस्थाको सदस्य भइदियो भने धुमधाम, उहाँ पनि दाङ्गे हो घर यहाँ आएर उहाँको बसोबास त्यहाँ भएको छ, अनि उहाँले चाहिँ ठुलो प्रेस गर्नुभएको छ सदस्य हुनुपर्छ भनेर, अब म हेरौँ अब बुढो भइगयो कता कता गर्ने के गर्ने, सकिन्छ सकिन्न भएर मात्रै हुँदैन, त्यसमा चाहिँ ऊ पनि पुर्याउनुपर्छ, संस्थाको जान लागि केही देन दिने पनि सक्नुपर्छ भनेर भनिरहेको छु, अनि उहाँले बनाउनुहुन्छ कहिले काहीँ जान्छु, अनि हजुरको एउटा बुझिदिएको छु सर मैले त्यहाँ एउटा सिमारीका निक्लिँदैछ, त्यहाँबाट भयो भने सरलाई पनि म टक्राउँदा एउटा ल्याएर सिमारीका निक्लिँदैछ, त्यो सिमारीकामा मैले के दिएको छु भने सर एउटा निरक्षर वैज्ञानिक कथा, यो कथा लेख्नुभएको छ, कथा लेखेको कथा सङ्ग्रह निकाल्छु सर मैले निक्लिसकेँ, तपाईँले प्रकाशनमुख कृतिमा राख्नुभएको कथा सङ्ग्रह छ 14 छ कथा, लामो लामो छ सर, अब कोही त अब उपन्यासतिरबाट कति कोही कहीँ केहीबाट लिएर राखेको छु। आफू लेख्नुहुन्छ कि अरूको पनि पढ्नुहुन्छ? मैले पढ्छु सर, कस कसको पढ्नु, किताब त पढ्छु सर, अब जस्तो श्रीधर पौडेलले दिनुहुन्छ उहाँको पढ्छु सर, अब मैले सर यो खास गरेर एउटा कुरा हजुरलाई भन्न मन लागिरहेको थियो क्या, 12 सालमा हजुरको म काठमाडौँ आएको थिएँ, बाह्र साल पहिलोपटक कसरी आउनुभएको थियो सुन्न मन लाग्यो मलाई। पहिलो सर अब त्यो हाम्रो के भने सल्यान छ, घर त सल्यान हो, सल्यानबाट दाङ आयौँ सर, दाङबाट कैलावास पनि ठाउँमा आयौँ, त्यो कैलावासबाट गाडी चढेर हजुरको गोरखपुर गोन्डा गोरखपुर हुँदै जाने, मुजफ्फपुर सोनपुर हुँदै रक्सोल निक्लियो सर, रक्सोलबाट अनि त्यहाँबाट हजुरको हाम्रो नेपाली गाडी थियो फेरि बिरगन्जसम्म, त्यो बिरगन्जसम्म गाडीमा चढ्यौँ, अनि त्यो गाडी हजुरको बिरगञ्ज होइन सिमलासम्म आउँथ्यो अनि सिमलामा झरेपछि हजुरको त्यहाँ एउटा ट्रकहरू पाइन्थ्यो कि ट्रकहरू यसो गाडी छ थत्ताबाट पाइन्थ्यो त्यसपछि भीमपेदीसम्मलाई पाइन्थ्यो अनि त्यस खोजेर ट्रकमा एउटा बसेर भीमपेदी भीमपेदी गयौँ भीमपेदीबाट हजुरको त्यहाँ फेरि 4 बजे पुग्नुपर्ने माथि त्यो उसमा हजुरको के भन्थ्यो गढी के गढी त्यसलाई त्यसको नाउँ भीमपेदी गढी गढी नाउँ थियो गढी थियो गढी कट्नुभयो गढी होइन सर गढी कट्नलाई फेरि त्यहाँ प्रेस गर्नुपर्ने बडा हाकिमको ऊ लिएर आएको त्यहाँ सुकृति लिएर आएको त्यसलाई चाहिँ जानु भन्ने त्यहाँ तोक लाउनु पर्ने त्यही पत्रमा अनि 4 बजेभित्र उक्लिएर गयौँ सर भैया लगाएर उक्लिएर गयौँ झट्टपट्ट 4 बजे दिएर अनि सुकृति पाएर चितलाङ गएर बस्यौँ चितलाङ गएर भोलिपल्ट बिहान के अरे कुलेखानी गएर बस्यौँ रात कुलेखामा बसेर तिन रात बस्यौँ ती खानासाना खाएर अनि भोलिपल्ट हजुरको बिहान उठेर चितलाङ गएर खाना खायौँ सर चितलाङ गएर खाना खाएर त्यो लेक काटेर तल ओर्लेपछि अनि थाङकोटबाट गाडी पाइन्थ्यो फेरि गाडी चल्थ्यो त्यति बेला यहाँ काठमाडौँमै चल्थ्यो 12 सालको कुरा 12 सालको कुरा पहिलोचोटि आउनुभएको पहिलोचोटि सर कस्तो लाग्यो त्यो बेलामा काठमाडौँ सर त्यतिखेर यस्तो थिएन रमाइलो पनि थियो सर अब हेर्न लायक राजधानी हो हाम्रो अनि त्यसपछि यो गन्ज्याङ गन्ज्याङ धुवा पानी अग्रम बग्रम केही थिएन अनि घाम ताप्न हामी टुनिखेलमा जान्थ्यौँ टुनिखेल घाम ताप्थ्यौँ टुनिखेल छ खरी बोट भन्थ्यो पहिले खरी बोटहरू थियो त्यहाँदेखि जान्थ्यौँ अनि त्यतिखेरै सर त्यही हामी आयो कि माघमा हो कि माघ माघतिर हो कि फागुनतिर है कतातिर मैले सम्झना छैन सर त्यति लेखनाथ कविजीको ऊ भयो सर के अरे रथारोहण त्यतिखेर मात्रै अवसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो अथा के अरे रथारोहण भएपछि टुनी खेल्न हामी गयौँ म पनि गएँ सर हेर्न अभियान जानै पऱ्यो र त्यो रथको पछाडि पछाडि त्यति मान्छे पनि त्यति नहुने क्या छन् त थिए त्यति रथ त्यति थिएन क्या अनि टुनी खेलमा थियो हजुरको मञ्च सञ्च टुनी खेलमा भन्नु लेखनाथलाई रथारोहण गरेको हजुर हजुर तपाईँहरू चाहिँ पछि पछि हिँड्नुभयो पछि पछि हिँड्नु रथको अनि भाषण पनि भयो कतै अनि त्यहाँ भीषण भाषण भयो अनि लेखनाथजीले बोल्नु भएको थियो क्या सर मलाई त्यहाँबाट अलिकति धेरै प्रेरणा आएको त्यहाँबाट हो फेरि यो लेख्ने क्या कविता सम्बन्धमा त्यहाँ के भन्नुभयो भने बडा मार्मिक भन्नुभएको छ है त्यहाँनिर लेखनाथजीले बोल्ने बेलामा उहाँले बोल्नु भएको छ के भन्नुभएको छ भने कृष्णका तटको ढुङ्गो देवता कहलाउँछ उहाँले भनेको छ है कृष्णका तटको ढुङ्गो देवता कहलाउँछ योग्य स्थान विषय मानव सानाले पनि पाउँछ भनेर भन्नुभएको थियो त्यो मलाई एकदम लाग्यो मलाई त्यति बेला उहाँले मन्तव्य दिनुभएको मन्तव्य दिएको उसमा त्यहाँनिर एक त्यो एक श्लोक भनेको उहाँले किन भन्यो भनेपछि हजुरको त्यहाँनिर त्यो रहस्य छ त्यहाँभित्र माथि अपराध कोइराला प्रधानमन्त्री भए भनेर त्यहाँ उल्लेख गर्नु खोज्नु भएको योग्य स्थान विषय मानव सानाले पनि पाउँछ त्यहाँबाट मलाई चाहिँ सानै मान्छे भए पनि त्यतिखेर भयो भन्ने कुरा क्या त्यसले गर्दा त्यो अनुरूप छन्दको त्यहाँ मलाई त्यसले चाहिँ प्रेरणा दिएको प्रभाव पार्यो। हामी उज्यालो रेडियो नेटवर्क सुन्दैछौँ र आजको एकल कविता वाचनमा हामीसँग फरक शैलीका कवि हुनुहुन्छ। फरक शैली मैले यस कारणले पनि भने कि हामीले बोलाइरहने आम उमेर समूहका कविभन्दा फरक 82 वर्षीय हुनुहुन्छ। सुखदेव शर्मा लामी छाने उहाँ सल्यानमा जन्मिनु भएको तुलसीपुर दाङमा अहिले घर छ काठमाडौँ तिनकुनेमा अहिले घर छ र कविता लेख्नुहुन्छ निकै किताबहरू लेखिसक्नु भएको छ। उहाँको किताबबारे पनि हामीले कुराकानी गऱ्यौँ। उहाँसँगको कुराकानी जारी रहन्छ। उज्यालो सुन्दै गर्नुहोला। भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन। कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। आजको एकल कविता वाचनमा कविता वाचनका लागि हामीसँग सुखदेव शर्मा लामी छाने हुनुहुन्छ। कवि सुखदेव अहिले 82 वर्षको हुनुभयो र अहिले पनि उत्तिकै जागरूक उत्तिकै सशक्त हुनुहुन्छ। उहाँले 2012 सालमा पहिलोपटक कसरी काठमाडौँ आउनुभएको थियो दाङदेखि भन्ने कुरा हामीलाई यसअघि सुनाइसक्नुभयो र उहाँका कविताहरू छन्, कविता सुनाउँदै पनि हुनुहुन्छ र सुन्ने क्रममा हामी छौँ। मैले तपाईँलाई फेरि स्वागत गरेँ कार्यक्रममा। हस् धन्यवाद। अब कुन सुनाउनुहुन्छ कविता? मैले आमाको सम्झना भन्ने एउटा सुनाउँछु सर। हजुर सुनाउनुहोस् त। पढौँ? हजुर पढ्नुहोस्। गर्दै धेर प्रकृतिका लहरमा देवधाम सारा सारा अरू गर्दै धेर प्रकृतिका लहरमा देवधाम सारा अरू पाइए हो पतिदेवबाट रचिला प्रेम उपहारैहरू। यो पहिले सर मैले यो आफू जन्म हुँदा पनि पहिलेको त्यो तर्क गरेर सम्झना गरेर त्यो कल्पना गरिरहेको छु क्या। हजुर हजुर। त्यसैको प्रतिकूल प्रेम रसको राख्यो छुटाई छुपाइकन लुक्ने वस्तु थिएन त्यो प्रकट भो सबको रमायो मन नौ मासै भर पेटभित्र बलले थाम्यौ लजाएर नै दियौ जन्म सहेर नै प्रसुतिको त्यो कष्ट थामेर है दियौ जन्म सहेर नै प्रसुतिको त्यो कष्ट थामेर है त्यो हेरै नववस्त्रको नववस्त्र यो शरीरमा पहिलाई न्यानो गरी दुख्दै पान गराए नित्य जननी चेला दिलेपन गरी राखियौ रसदार ओ खची मुलो ज्वानो र जाई फल मेथी सोठ मरिच हिम लहसुन त्यस्तै अनेकौं फल हुर्कायौ जननी मलाई चिमेली पारेर छाती ठुलो जोगायौ सब रोगबाट जननी पन्छाई हावा धुलो मेरा निम्ति सहेर कष्ट पीडा ठुलो गरी साहस पैतला तल राखी सङ्कटहरू। 82 वर्षीय सुखदेव शर्मा लामिछानेको कविता हामी सुन्दैछौँ। आमा शीर्षकमा उहाँले लेख्नुभएको कविता थियो। निकै कविताहरू लेख्नुभएको छ, त्यसो त आफ्नै अक्षर कति ठाउँमा ठम्याउनु हुँदो रहेनछ, त्यो भएर अकमक पनि भएको छ। राम्रा कविताहरू छन्, थरीथरीका विषयमा लेख्नुभएको छ उहाँले। नेताहरू दिवंगत हुँदाखेरिको पनि रहेछ, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, राजपरिवारको हत्या भएको विषयमा पनि लेख्नुभएको रहेछ। धेरै विषय म यहाँ सरस्वती किताबमा हेर्दैछु। यो हात शीर्षकको एउटा कविता पढौँ पढौँ लाग्यो तपाईँको। यिनै हात नौ मास तक गर्व माहा जुटेरै बसे ईशको ध्यान माहा गरी जोड ठूलो कतारै छ बाटो गरी खोज निस्के धरा छोई माटो यिनै हात टेकी प्रथम यो धरामा गरी हाउ भाउ बसेरै थलामा भयो बाललीला चले हात पाऊ अनेकौं रसिला गरी हाउ भाउ यिनै हातले अमृतै सम्झी जान समाई गरे मातृका स्तन पान यिनै हातले पाउका औली चुस्तै बन्यो देह सारा सबै तमतुरुस्तै सदा सर्वदा नै दुवै हात चोखा रहुन् है यिनीबाट नै बिर्सी धोका नहोस् है यिनीबाट नै काटमार जुट्न नित्य गर्दै समाजै सुधार करैबाट प्राप्ति गरौं मान सान धराको सपुतै हुनुपर्छ जान बुझौं सत्य साँचो करैमा सीमित छ सबै सत्य बाहुभित्र नै यो निहित छ करै शुद्ध पारी विशुद्धै बनाऊ गरी कर्म राम्रा धरा जगमगाऊ फुलोस भूमि हाम्रो यिनै हातबाट बनौ भाग्यशाली सबै हातबाट। यो बडा नैतिक शिक्षा दिने खालको राम्रो किसिमको कविता हात बारेमा लेख्नु भएको रहेछ। अर्को एउटा यसानी भन्ने कविता पनि निकै राम्रो लाग्यो मलाई सर। यहाँ चाहिँ पुरै तपाईँहरूको जवानीको बेलाको गीत होला यो, कसैले सङ्गीत भरिदियो भने त मिठो पनि हुने रहेछ। हावा चल्यो पिपलु पातमा मन भए के छ र जातमा मनै नहो यसानी बलियो थलो नै पारिदिउँ रसिलो जवानीले छोएछ तिमीलाई पोको खोली देऊ न त्यो मलाई स्याहार सेवार गरौँला झल्कने मुहार हेरौँला यौवन साटेर सँगसँगै बसेर रमाउली दङ्ग भई आनन्दले बिताउँला जीवन मनको कुरा खोलेर भनन आनन्दले बिताउँला जीवन मनको कुरा खोलेर भनन सबैभन्दा ठूलो हो पिरती परेवाका जोडीलाई हेरती रमाएर चर्दछन् कसरी हामी पनि बसिदेऊ त्यसरी अघि बढी पिरती लौसाट धोका हुन्न कदापि मबाट अघि सरी एनानी निर्धक्क नडोलाउ है त्यो मन पटक्क। कहिले लेख्नु भएको यो कविता सम्झिनुहुन्छ? म सम्झ सक्दिनँ सर, मिति राख्नु पर्ने थियो सबभन्दा, मिति राख्नु चाहिँ अलिक गल्ती गरेको छ। के लेख्नु हुँदो रहेछ, बसेर लेखिरहनुहुन्छ दिउँसो? होइन सर, म त के भने मेरो उनै यही हो, दिन बिताउने दिन बिताउने। अब केही यसो सर, यसो केही गर्दा गर्दा केही आयो, कुनै विषयवस्तु अलिकति आत्मामा आयो भने झस्क्यो कि लेखिहाल्यो त्यो विषयमा कोही हाल्ने सर। अनि तपाईँ आफू उमेरमा हुँदाखेरि काम चाहिँ के गर्नुभयो, पेसा जागिर नोकरी थियो? म त 29 वर्षमा सेवारत थिएँ सर। केमा? नासुमा। नासुमा गर्नुभयो? कुन कुन कार्यालय? गृह अन्तर्गत अञ्चलाधी जिल्ला कार्यालय गृह स्थानीय। हजुर, कार्यालय चाहिँ कहाँ कहाँ हुन्थ्यो तपाईँको? म चाहिँ सर पहिले सल्यान नै थियो, सल्यानमै जिल्ला कार्यालयमा, सिडिओ कार्यालयमा भनौँ न, अनि त्यसपछि अन्तर्राष्ट्रिय कार्यालयमा सर भयो, अनि दाङ आएँ, दैलेख गएँ, यतै डुलिरहनु भयो। यहाँ राम्रो गरी एफएमलाई पनि शुभकामना दिनुभएको रहेछ एउटा कवितामा। सेवाग्राही बनेर एफएम तिमी सन्देश नौला दिन, गुम्सेका जनभावना बटुल है माध्यम बन्दै लिन, आएका पनि छौ महानगरीमा सञ्चारदाता बनी, खोजेरै दिनुपर्छ है प्रतिदिनै सन्देश नौला, अनि झुट्टा बोल्नु हुँदैन कोही पनि है साँचो धैर्य सधैँ बोलिनु, खोजी नित्य नयाँ नयाँ खबरको भण्डार नै खोल्नु, फैलियोस् रसरङ्गकै लहर त्यो सामुद्री छालै सरी, श्रोताको मन नै रमोस् हरघडी सदा बहारै सरी, भनेर एफएमको बारेमा 1 2 3 4 5 6 छ श्लोकको लेख्नुभएको रहेछ, मैले दुई श्लोक चाहिँ यहाँ उद्धारण गरेँ अहिले बसी बियालो कविता सङ्ग्रहबाट पनि मैले यी कुराहरू ल्याएँ। तपाईँले यो अहिलेको चाहिँ यो कार्यक्रम सुनेर आएको भन्नुभयो, यो कार्यक्रमभित्र सुनेका कविहरूको नाम पनि सम्झिनुहुन्छ? मैले नाम त सम्झिन सक्दिनँ। छन्दका सुन्नुभयो कि गद्यकाहरूलाई पनि सुन्नु? छन्दका गद्यका सबै सुने सर मैले। मैले भने नि म रेडियो सुन्छु भने उज्यालो अरू सुन्दिनँ। अहिले मेरो यतै सानो जापानी रेडियो थियो सर, त्यसबाट एकदम राम्रो आउँथ्यो कि, सानो हिसाबलाई यतै सानो थियो। अहिले त्यसको के भएको छ त्यो बिग्रियो, अनि सुन्न करिब करिब एक महिना सुनेको छैन सर, बनाउनु पर्ला त्यसलाई। अनि अहिलेका कविहरूका कविता चाहिँ कस्तो लाग्यो तपाईँलाई सुन्दाखेरि? सर मैले हजुरको यसबाट सुनेका कविहरूमा एउटी केटीको बहुत राम्रो मान्छ, एउटा युवती छन् सम्झिनुहुन्छ, यो दोलखा तिर्की कता तिर्की पूर्व तिर्की हुन्, नाम त मैले जान्दिनँ सर। कस्ता कविता थिए उनका? सबै ऊ थिए सर, छन्द छन्दबद्ध थिए, छन्दमा सुना, छन्दमा हजुर। दोलखाको त मलाई सम्झना भएन, दाङतिरको हो कि, एकजना दाङको हुनुहुन्थ्यो। दाङको त मैले सुनेको छैन सर, दाङको को थियो सर याद छ नाम? शर्मिला गिरी हुनुहुन्थ्यो दाङको। शर्मिला गिरीलाई मैले चिन्छु, तर पूर्वतिरको हो सर, पूर्वतिरको हुनु, अध्ययन गर्ने केटी हुन् हजुर, होइन कलेजमा पढ्ने, अनि उनको यो कार्यक्रममा सुनेको थिएँ सर मैले। बहुत हुन त अब केटीहरूको चाहिँ स्वर नै मिठो, अनि तिनीहरूले कविताको लय लामो रूपले गाँच्न सक्छन्, हामीले अलि लेखेको पनि मिठो होला, लेखिने मिठो कविता पनि राम्रो थियो, सबै सब छन्दबद्ध थिए सर तिनको कविता। मैले अब तिनको स्वरै मिठो हजुरको, अनि त्यसपछि लय हालेर भन्ने, अनि चाहिँ राम्रै लागेको थियो। पुरै ध्यान दिएर सुन्नुभएको रहेछ? ध्यान दिएर सर, गजबले सुने मैले। अनि अब के लेख्नुहुन्छ तपाईँ? अब त्यो जुन प्रकाशोन्मुख भन्ने कृति लेखिरहनु भएको छ? म सर अब एउटा जीवनी लेख्छु आफ्नो हजुर, अनि त्यसपछि हजुरको अब कविता सङ्ग्रह के अरे कथा सङ्ग्रह त निक्लिसक्यो, निक्लिसक्यो भन्नाले टाइप भइसक्यो सर, कम्प्युटर भइसक्यो, अब निक्लिनु मात्रै मान बाँकी छ। अब जीवनी लेख्ने विचार छ सर, जीवनी पछि कविताभित्रको सत्य कथा, अब त्यो लेख्ने त्यो छ सर, मसँग पाण्डुलिपि छ, बनाएर राखेको छु। अनि यी किताबहरू कसरी प्रकाशन गर्नुहुन्छ? तपाईँलाई आफ्नै परिवारले सहयोग गरिदिनु भएको छ कि कुनै संस्थाले गर्नुहुन्छ? म कसैले गर्दिनँ, मैले आफै आफ्नै उसले गर्छु। अब त्यहाँ कहिले काहीँ अब कति चाहिँ ऊ गर्ने भनेर कहिले श्रीमतीको नाउँ राखिदिन्छु, कहिले छोराको नाउँ दिन्छु, कहिले छोरीहरूले गरेका छन्, दुईटी छोरीले, सानो र ठुलो छोरीले, अमेरिका जो छन् उनीहरूले चाहिँ बेला बेलामा हजुरहरू किताब छाप्नको लागि। तपाईँको लेखिसकेपछि परिवारमा सुनाउने गर्नुभएको छ? सुन्नुहुन्छ बसेर? परिवारमा त छ सर, अब त्यति त छ, सुन्दैन, कहिलेकाहीँ सुन्न मन छ, छोरीहरूले सुन्न मन छ, नातिनीले सुन्न मन छ, तिनीहरूलाई सुनाइदिन्छु कहिलेकाहीँ। हस्, हाम्रो कार्यक्रममा आउनुभयो, अब समय सकियो, हजुर धेरै धेरै धन्यवाद तपाईँ हजुर सर। अब मलाई पनि यहाँ बोलाएर यस एफएममा चाहिँ होइन, उज्यालो एफएममा बोलाएर यति बोल्ने मौका र दुई चारवटा चाहिँ आफ्ना प्रकाशित कृतिहरूको बाट कविताहरू सुन्ने मौका पाएकोमा, मौका दिएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। म चाहिँ संस्था तथा घिमिरेज्यूलाई धन्यवाद दिन चाहन्छु। कार्यक्रम सुनेर तपाईँलाई कविता कस्तो लाग्यो म आज सोद्दिनँ, तर उहाँको जुन जागरूकता छ, उहाँको यो उमेरमा उहाँले जे जति कविताहरू जति साहित्यको लागि गर्नुभएको छ, यो उमेरमा पनि आफ्नो दिन समयलाई जसरी सदुपयोग गर्नुभएको छ, त्यो हामी र हाम्रा उमेरका अरू कविहरूका लागि पनि अनुकरणीय काम छ। मैले आजको कार्यक्रममा यही नै प्रस्तुत गर्न खोजेँ। र आजका लेखक सुखदेव शर्मा लामिछाने, जसको जन्म विक्रम सम्बत 1992 साल ज्येष्ठ शुक्ल पूर्णिमाको दिन भएको हो, तुलसीपुर दाङको उहाँको घर हो र अहिले उहाँ काठमाडौँमै बस्नुभएको छ। 29 वर्ष सरकारी सेवामा रहनुभयो, सेवारत रहनुभयो र अहिले साहित्यको सेवा गरिरहनु भएको छ। एउटा कुरा भन्नु हजुरलाई छोडेँ म, ठिक छ, के भएन मेरो सिद्धान्त क्या, नलेख्छु दामका लागि, नलेख्छु दामका लागि न त सम्मान पाउन, म लेख्छु, म लेख्छु साहित्य भण्डार नेपालको सजाउन। उहाँको यो आवाजलाई पनि जोड्दै मैले बन्द गरेँ। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।